क्या प्लेन लेंसेज भी इस्तेमाल नहीं कर सकते? क्या अब्रेजिव भी इस्तेमाल नहीं कर सकते? और मैं चेहरे पे क्रीम लगाती हूँ, इससे चेहरा साफ होता है, क्या ये भी नहीं लगा सकती? फिर इसी तरह ब्लीच कर सकती हूँ या नहीं कर सकती? फिर आईब्रोज को बारीक करा सकती हूँ या नहीं? वैक्सिंग हो सकती है या नहीं? ये कुछ मिलते जुलते सवाल थे, इन सब के ऊपर एक ही दफा गुफ्तगू करना चाहूंगी। इसमें आप देखिए कि साफ सुथरा रहना, अपने आप को संवारना, निखारना, जेबु जीनत का एहतमाम करना, ये औरत का हक है। ये खल्क में तब्दीली नहीं। आप अपने नाक की शेप चेंज करेंगे तो ये तब्दीली होगी, लेकिन नाक के ऊपर अगर कोई ऐसी चीज बन जाती है, मसलन कोई जख्म हो जाता है या कोई दाग पड़ जाता है, तो उसके ऊपर कोई दवा लगाना और उसकी इसलाह करना, या आपके होंठों के ऊपर बाल आ जाते हैं, तो ये नेचुरल नहीं है। क्यों नहीं नेचुरल? इसलिए कि औरत का चेहरा मर्द की तरह नहीं होना चाहिए, क्योंकि मर्दों की मुशाबहत मना है। औरत को औरत लगना चाहिए। इसलिए औरत के चेहरे पर अगर कोई ऐसे जायद बाल हैं तो उनको अगर वो उतार देती है ताकि वो मर्द ना लगे, औरत लगे, तो दरअसल इससे खल्क तब्दील नहीं हो रही, यानी ये खल्क की तब्दीली में नहीं आएगा। क्यों? इसलिए कि ओरिजिनली या बेसिकली औरत के चेहरे पर बाल नहीं होते, बीमारी की वजह से होते हैं। हार्मोन्स का चेंज है या वट एवर रीजन, तो किसी भी बीमारी के इलाज में जो सर्जरी होती है वो अलाउड है। यानी अगर किसी शख्स के जिस्म पर कोई एबनॉर्मल ग्रोथ है, खा वो हड्डी की है, खा वो गोश्त की है, खा वो बाल की है, या वो नाखूनों की है, तो उन सबको दूर करना जो है वो जरूरी है। कुछ चीजें तो हम खुद जान के बढ़ाते हैं, कुछ ऐसे हैं कि बड़े हुए को उतारते हैं, तो उसमें देखना ये चाहिए कि एबनॉर्मल ग्रोथ जो है वो खा किसी भी चीज की हो, उसको उतारना दुरुस्त होगा। इसी तरह अगर बाजुओं पर या जिस्म के किसी और हिस्से पर ऐसे बाल हैं जो अजियत का सबब है, तो उनका दूर करना भी जरूरी है। इसके बारे में हम देखते हैं कि फतहुल बारी का रेफरेंस है इसमें। अत्तबरानी की रिवायत है कि अबू इसहाक की बीवी ने, जो जवान थी और खूबसूरती की शायद थी, हजरत आयशा रजी अल्लाह ताला अन्हा से पूछा, औरत अपने शौहर के लिए अपने गालों के बाल साफ कर सकती है? यानी अगर चेहरे पर बाल हो। हजरत आयशा रजी अल्लाह ताला अन्हा ने फरमाया, अजियत को मुमकिन हद तक दूर करो। यहाँ पर लफ्ज अजा आया है। अजा जो है अजियत के लिए भी होता है, नजासत के लिए भी होता है, गंदगी के लिए भी होता है। यानी औरत के लिए चेहरे पर बाल होना या बाजुओं पे बहुत कसरत से बालों का होना, जिससे औरत नहीं मर्द की लुक आ रही हो, तो ये देखने में भी अजियत का सबब है। ये किताबुल लिबास फतुल बारी का है रेफरेंस। तो जिस्म के कुछ और हिस्सों के भी जायद बाल जो है उनको उतारने का हुक्म है, बल्कि यहाँ तक हुक्म है कि फितरत का एक हिस्सा है और 40 दिन से ज्यादा नहीं गुजरना चाहिए इस पर। इसका ये मतलब नहीं कि 40 दिन इंतजार करके गंदे रहना चाहिए। इसका मतलब ये है कि उसकी भी मैक्सिमम एक हद मुकर्रर कर दी गई कि इससे ज्यादा तो नहीं बर्दाश्त हो सकता कि कोई शख्स अपने आप को गंदा रखकर दूसरों को अजियत दे। क्योंकि होता ही है कि जो लोग अपने आप को अंदरूनी तौर पर साफ नहीं करते, सिर्फ बाहर के कपड़ों की सफाई का ख्याल रखते हैं, वो दूसरों के लिए अजियत का सबब बनते हैं, क्योंकि पसीना और मैल कुचैल सब उन बालों में जमा हो जाता है और फिर उससे कपड़ों में आ जाता है और फिर उससे दूसरे लोगों को तकलीफ पहुंचती है। तो जिस तरह ईमान जो है इंसान की रूह की सफाई है, तो मोमिन जो है वो अपनी तहारत में भी सिर्फ अपने जाहिर के हिस्सों को ही साफ नहीं करता, बल्कि पूरे जिस्म की सफाई का ख्याल रखता है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जुमे के गुस्ल को बहुत लाजम करार दिया। इमाम शाफी के नजदीक उन्होंने इसको वाजिब करार दिया, यानी कि अगर कोई नहीं करता तो गुनाहगार है उनके नजदीक। बहरहाल इससे अंदाजा होता है कि ये इतना ताकीदी अमर है, इतना लाजमी है, जो सब कुछ करार दिया गया कि एक मोमिन जिसके जिस्म के अंदर एक पाक रूह है, उसका जिस्म बाहर से भी साफ सुथरा हो। इस्लाम नजासत को बर्दाश्त नहीं करता। नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो इब्तदाई वही हुई थी उसमें क्या फरमाया गया था, या अय्युहल मुद्दस्सिर कुम फअंज़िर वरब्बक फकब्बिर वथियाबक फतहिर वर्रुज्ज़ फहजुर। वथियाबक फतहिर, अपने कपड़े पाक रखो, वर्रुज्ज़ और जितनी भी गंदगी की किस्में हैं फहजुर, उनको छोड़ दो। अब हर वो चीज जो गंदगी में आती है, चाहे लिबास में हो या जिस्म में हो या लुक में हो, उसको दूर करना जो है वो जरूरी है। अब एक और चीज ये याद रखिए कि जैसे दांत है, तो इसमें भी बसा औकात इस्लाह की इस तरह जरूरत होती कि कई लोग पूरी तरह चबा नहीं सकते, मुंह को पूरी तरह बंद नहीं कर सकते, वो टेढ़े मेढ़े उग जाते हैं। कई वजूहात उसके लिए हो सकती हैं। तो इलाज के लिए कोई भी सर्जरी जो है वो दुरुस्त है। इसमें आप देखें कि अगर चिन पे बाल हैं या चेहरे के किसी और हिस्से पे बाल हैं तो उनको हाँ आप वैक्सीन से साफ करें या धागे से करें या इलेक्ट्रोलिसिस से करें, उसमें हर्ज नहीं है। हाँ एक चीज जो मना है वो भवों की तराश खराश है कि उनको अपनी मर्जी की शेप देना, फिर इसमें खल्क चेंज हो जाती है। इस हद तक कहा जाता है कि अगर ये दोनों बिल्कुल जुड़े हुए हैं तो बीच में से अगर साफ करके असल जो लुक है एक इंसान की कि दोनों अलग अलग होती है उसके मुताबिक उसको ले आने में हर्ज नहीं है, लेकिन साड़ी उड़ा के अपनी मर्जी की शेप देना या कुछ उड़ा के उसको तब्दील करना, इसकी इजाजत नहीं है। लेंसेज, आप देखिए कि जो कॉन्टेक्ट लेंसेज है या देखने के लिए इस्तेमाल होते हैं, इससे न तो आपकी शक्ल बदलती है और ना ही खल्क में कोई ऐसी तब्दीली इस तरह होती है। ऐनक का पहनना और लेंसेज का लगाना, ये दोनों एक ही चीज है, क्योंकि ये जरूरत के तहत लगाए जा रहे हैं। जब रंग बदलेंगे तो आपकी शक्ल तब्दील होगी, तो इससे खल्क की तब्दीली हो जाएगी, इससे दूसरे को धोखा होगा, क्योंकि खल्क की तब्दीली वो तब्दीली है जिसमें दूसरे को धोखे में मुबतला किया जा सके। ये बता रही है कि इनके यहाँ किसी बच्ची की मंगनी थी, तो जो लड़का था उसकी आईज कलर्ड थी, तो लड़की ने भी कलर्ड लेंसेज लगाए हुए थे, तो उनको धोखा हो गया, उन्होंने लड़की पसंद कर ली। उसके बाद कुछ अरसे के बाद वो आए तो उस वक्त बच्ची ने नहीं लगाए हुए थे, तो उनको बहुत शौक लगा कि ये क्या हुआ। तो इससे बसा औकात कई मुश्किलात पैदा हो सकती, क्योंकि इंसानी जिंदगी में जो ताल्लुकात की खूबी है उसका ताल्लुक जो है वो सच्चाई और बाहमी एतमाद पर है। जो लोग धोखेबाजी से मामलात में काम लेते हैं वो कभी कामयाब नहीं होते, यानी अपना एतबार खो बैठना जो है वो कोई अच्छी बात नहीं है। इसीलिए ईमान और झूठ एक जगह पर इकट्ठा नहीं होता, जो है वही रहे वैसे ही नजर आए। टायर उसमें यह है कि जहां तक हजूर सल्लल्लाहु अलैहि वसल्लम के दौर का ताल्लुक है तो दो चीजों का नाम मिलता है जिससे लोग बाल रंगा करते थे, हंतम और मेहंदी। तो इन दो चीजों का जिक्र मिलता है कि इनसे बालों को रंगा जा सकता है, लेकिन इससे धोखा नहीं होता, क्योंकि सबको हिना का रंग मालूम है और एक नेचुरल कलर है। लेकिन बिल्कुल एक डिफरेंट कलर में अपने बालों को रंग लेना या मुख्तलिफ किस्म के रंग डालकर धोखा देना और शक्ल को कुछ से कुछ कर लेना, ये बात दुरुस्त न होगी। इसमें एक और बात यह कि इन चीजों में बहुत ज्यादा जब इंसान पढ़ता है तो उसका वक्त बहुत जाया होता है। एक हदीस आती है जिसका मफहूम कुछ इस तरह है कि बनी इसराइल पे जवाल उनकी औरतों के गैर जरूरी हुस्न और इन चीजों के अहतमाम की वजह से हुआ था। क्योंकि एक औरत जब इस तरह की मशगूलियत में बहुत ज्यादा अपना वक्त गुजारती है तो वो अपने बच्चों की तरबियत से, इबादत से और चीजों से गाफिल होती, तो माँ का एक बहुत अहम रोल है। आज ही मुझे कोई बता रहा था कि वो किसी ने आर्टिकल पढ़ा कि आजकल रिसर्च हो रही है कि डायबिटीज का सबब क्या है, और वो यहाँ तक पीछे जा रहे हैं कि बुनियादी तौर पर सबब यह है कि माएँ जब अपने बच्चों की गिजा की देखभाल नहीं करती तो बचपन में बच्चे बसाओ का जंक फूड और इस तरह की चीजें इस्तेमाल करके अपनी सेहत को खराब कर लेते हैं, जो बड़े होकर उनकी बीमारियों का सबब बनती है। क्योंकि जब जिस्म की नशोनुमा हो रही होती है, बॉडी बन रही होती है, तो उस वक्त अगर बच्चे सही फूड नहीं खाते और उसकी बजाय और किस्म की गिजाएं ज्यादा खाते हैं तो उससे बेफी बिगड़ जाती है, लिहाजा बड़े होकर इंसान कई किस्म की बीमारियों का शिकार होता है। आज किसी का खत में सुबह में पढ़ रही थी तो उन्होंने बताया कि उनके शौहर आए बाहर से तो बच्चे को खुश करने के लिए बहुत सी चॉकलेट्स ले आए, कहते हमने ख्याल नहीं किया, वो खाता रहा उसको जॉन्डस हो गया। तो पता चला कि ये बहुत ज्यादा मकदार में है, यानी खाने के वक्त भी आगे पीछे दांत तो खराब होते ही है लेकिन मैदा जिगर हर चीज और भी मुतासर होती। तो अब बात यहाँ तक आ रही है कि औरत के अपनी असल जिम्मेदारी को अदा न करने की वजह से हर मैदान में इंसानियत खसारा पा रही है। ये अलग बात है कि हम ना माने तो और बात है, लेकिन अल्लाह ताला ने जो बुनियादी हमारी जिम्मेदारी डाली है उससे हमें फरार नहीं, इसके बारे में बहरहाल पूछ होगी। तो एक हद तक ये तमाम चीजें जिसमें जीनत हो, नुमाइश और दिखावा ना हो, रियाकारी और तकबर ना हो कि मैं सबसे ज्यादा खूबसूरत हूँ, ایک حدیث میں آتا ہے ان اللہ جمیل یحب الجمال، اللہ تعالیٰ خوبصورت ہے، خوبصورتی کو پسند کرتے ہیں، لیکن ایسی خوبصورتی کہ جس میں دکھاوا اور تکبر آ جائے اور انسان کو اپنے سوا کوئی اور نگاہوں میں ہی نہ دیکھے، یہ ایک مسلمان کی شان نہیں ہو سکتی. پھر اسی طرح نے کہا کہ ٹیسٹ ٹیوب بیبیز کیا خلق میں تبدیلی؟ یہ خلق میں تبدیلی نہیں ہے، یہ علاج کا ایک طریقہ ہے. یاد رکھیے کہ علاج کے طریقے میں اور اصل شکل کے بدلنے میں بہت فرق ہے، ٹھیک ہے نا؟ یعنی یہ دو مختلف چیز ہے. ہومیوپیتھک کی میڈیسن میں جو الکوہل ہوتا ہے اس کا کیا حکم ہے؟ جی، اس کے بارے میں میں نے کئی علماء سے بات کی ہے تو دو آنسرز مجھے ملے ہیں. ایک تو یہ بتایا گیا کہ کسی بھی چیز کے اوپر الکوہل کا لکھا ہونے سے مراد وہ الکوہل نہیں جس کو شراب کہا جاتا ہے یا جو نشہ آور ہوتی ہے، یہ کیمیکلز کا ایک گروپ ہے جس کے نتیجے میں یہ بنائی جاتی ہے. دوسری بات یہ کہ اگر اس کا تعلق اس اصل الکوہل سے ہو بھی جو حرام ہے استعمال کرنا جس کا، تو الکوہل جو ہے وہ ویپوریٹ ہو جاتی ہے. اگر دوا میں آپ کو شک ہو تو اس کو، جیسے ہومیوپیتھک کی میڈیسن میں عام طور پہ گولیوں کے اوپر ڈال کے دیتے ہیں یا پانی میں ڈال کے پلاتے ہیں قطرے، تو ڈائریکٹ کوئی چیز نہ لیں، جو بھی دوا ہے اس کو چھوڑ دیں، کھلا چھوڑ دیں، تو وہ سب کچھ ویپوریٹ ہو جائے گا. جب بالکل گولیاں خشک ہو جائیں تو اس کے بعد دوا تو اس کے اندر رک جاتی ہے لیکن جو الکوہل کا حصہ ہے وہ ختم ہو جاتا ہے. تو بہرحال یہ دو چیزیں مجھے بتائی گئی تھی جو میں آپ تک پہنچا رہی ہوں. میرا اپنا اس بارے میں کوئی خاص علم نہیں ہے کہ اس کی حقیقت کیا ہے. پھر اللہ تعالیٰ فرماتے ہیں وَمَن يَتَّخِذِ الشَّيْطَانَ وَلِيًّا، اور جس شخص نے شیطان کو دوست بنایا، اس کی باتوں میں آ گیا، اس کے طریقوں پر چلا، مِن دُونِ اللَّهِ، اللہ کے سوا، فَقَدْ خَسِرَ خُسْرَانًا مُبِينًا، وہ صریح نقصان میں پڑ گیا، وہ تو کھلے خسارے میں مبتلا ہو گیا، اس کے تو نقصان میں ہونے پہ کچھ شک ہی نہیں، وہ تو واقعی نقصان میں ہے. اور یہ شیطان کرتا کیا ہے؟ یعدہم، وہ ان لوگوں سے وعدے کرتا ہے، ویمنیہم، اور انہیں امیدیں دلاتا ہے. پھر دوبارہ وہی بات کہ شیطان وعدے کرتا ہے اور امیدیں دلاتا ہے کہ تم بہت خوبصورت لگو گے، بہت اچھے لگو گے، بہت فائدہ ہوگا. اور بات یہ ہے کہ انسان کے اندر کی جو حرص اور خواہش ہے دنیا میں نام پیدا کرنے کی، زیادہ دنیا حاصل کرنے کی، وہ زندگی کے ساتھ ساتھ بڑھتی ہی چلی جاتی ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا جو جو ابن آدم بوڑھا ہوتا جاتا ہے اس کی حرص اور خواہش جوان ہوتی رہتی. یعنی خود بوڑھا ہو رہا ہے اور خواہشات جوان ہو رہی ہیں، اور یہی دو باتیں تمام گناہوں کا سرچشمہ ہیں، یعنی باقی گناہ انہی سے جنم لیتے ہیں. اور پھر عام زندگی میں شیطان کیا وعدے کرتا ہے؟ یہ چھوٹا سا گناہ ہے، لو اتنا ریجڈ ہے تمہارا دین کہ تم اس سے پکڑے جاؤ گے، اس سے تمہیں جہنم میں ڈال دیا جائے گا، اس سے تمہارا کوئی نقصان ہو جائے گا، کچھ نہیں ہوتا، تم اللہ کو مانتے ہو، محمد صلی اللہ علیہ وسلم کی امت میں سے ہو، تمہارے تو سب گناہ ویسے ہی معاف ہو جانے ہیں. اور اس طرح وہ اسے گناہوں پر دلیر بنا دیتا ہے، یا پھر اسے سجھاتا ہے فلاں بزرگ تمہاری شفاعت کر لیں گے، فلاں تمہارے کام آ جائے گا، کیا پتہ اللہ کو تمہاری کون سی نیکی پسند آ جائے اور تمہارے سارے گناہوں کی بخشش ہو جائے. اور وہ ایک عورت تھی نا جس نے کتے کو پانی پلایا تھا، وہ بھی تو بخشی گئی تھی حالانکہ اتنی گناہگار تھی. تو اس قسم کی باتیں انسان کو سجھا کے، تاویلیں اس کو سجھا کے وہ کیا کرتا ہے؟ اسے گناہوں پر تھپکی دیتا ہے، کرتے چلے جاؤ. جیسے نا منہم امیون لا یعلمون الکتاب الا امانی، ان میں سے کچھ تو ان پڑھ ہیں، کتاب جانتے ہی نہیں، محض آرزوؤں پہ جی رہے ہیں. تو یہ آرزوئیں شیطان ہی دل میں ڈالتا ہے. اور ہمارے بھی اکثریت جو ہے یا تو قرآن سے لا علم ہے، یا پھر پڑھ بھی لیا تو محض پڑھنے سے باتیں یاد نہیں رہتی جب تک کہ بار بار اس کی یاد دہانی نہ ہوتی رہے. بہت سے ایسے لوگ ہیں جو ایک دفعہ پڑھ کے بس بند کر کے رکھ کے واپس اسی زندگی میں پلٹ گئے. تو یاد رکھیں کہ شیطان تو اپنا کام ہر وقت کرتا ہے، تو جب تک ہم بھی ہر روز صفائی نہیں کریں گے جیسے گھر کی کرتے ہیں جسم کی، اسی طرح اپنی روح کی، اپنے ایمان کی تازگی کے سامان روز نہیں کریں گے تو کسی وقت اس کا شکار ہو سکتے ہیں. وَمَا يَعِدُهُمُ الشَّيْطَانُ إِلَّا غُرُورًا، مگر شیطان کے سارے وعدے فریب کے سوا کچھ نہیں، اس کے سارے وعدے دھوکے پر مبنی ہیں۔ دھوکا کس طرح؟ اس سے بڑا دھوکا کیا ہو سکتا ہے کہ دنیا میں تو انسان جب تک کام نہ کرے اسے حاصل کچھ نہیں ہوتا۔ آپ منہ نہ ہلائیں تو آپ کا پیٹ نہیں بھر سکتا، محض لکوڈ سے تسلی نہیں ہوتی، اور لکوڈ بھی اندر لے جانے کے لیے افٹ کرنی پڑتی ہے۔ لیکن آخرت کی جنت اور اتنی عالی شان جنت بغیر ہاتھ ہلائے مل جائے گی، بغیر کچھ کیے مل جائے گی؟ یہ کتنی جھوٹی باتیں ہیں، کیسا دھوکا ہے۔ دنیا میں تو آپ جب تک امتحان کے لیے پڑھے نہیں، تیاری نہیں کریں، محنت نہیں کریں، کوشش نہیں کریں، آپ کامیاب نہیں ہو سکتے۔ تو یہ کیسے ہو سکتا ہے کہ جنت بغیر کچھ کیے مل جائے؟ دنیا میں تو جب تک آپ سیدھا رستہ نہ لیں آپ اپنی منزل پہ نہیں پہنچ سکتے۔ آخرت کے لیے یہ کیسے ممکن ہو گیا کہ آپ غلط رستوں پہ چلیں، شیطان کے بتائے ہوئے طریقوں پہ چلیں اور آخرت میں جا کے آپ کو جنت مل جائے؟ آپ کھیلیں تو ہاکی اور ہیرو بن جائیں آپ فٹ بال کے، یہ کیسے ہو سکتا ہے؟ پکائیں آپ چاول اور نکلے اس میں سے حلوہ، یہ کیسے نکل سکتا ہے؟ کام تو آپ کچھ کرے اور نتیجہ کچھ اور نکلے، یہ نہیں ہو سکتا۔ لیکن شیطان دھوکہ دیتا، نہیں نہیں ہو جائے گا، کچھ فرق نہیں پڑتا۔ تم دیکھنا تو صحیح کیا معجزہ ہوتا ہے۔ تو شیطان کا دھوکہ یہی ہے کہ وہ ہمیں یہی سجھاتا ہے کہ کچھ نہیں بگڑتا، کچھ نہیں ہوتا، اس سے تو کچھ نہیں ہوگا، وہ تو جو پکڑے جائیں گے بڑے بڑے گناہوں میں، تو تمہارا تو چھوٹا سا گناہ ہے۔ حیرت کی بات ہے نا کہ دنیا کو پانے کے لیے تو مکمل جد و جہد، پرفیکشن، دن رات کی محنت، اور آخرت کو پانے کے لیے محض خوش فہمی، خوش خیالی، اچھی امیدیں اور تمنائیں ہی کافی ہیں۔ پریکٹیکلی اگر ہم دیکھیں تو ہم ایسا ہی نہیں کر رہے، دنیا کے لیے کتنا تھکتے ہیں، پھر بھی جا کے قسمت کی ملتی، اور آخرت کے لیے بغیر کچھ کیے، بغیر تھکے، ہم سمجھتے ہیں کہ ہم جنت میں پہنچ جائیں گے۔ اولئک مأواہم جہنم، ایسے لوگوں کا ٹھکانہ جہنم ہے، ولا یجدون عنہا محیصا، اور وہ اس سے نکلنے کی کوئی صورت نہ پائیں گے۔ محیص کا لفظ ہے، یہ صاد سے ہے، حیص کہتے ہیں سختی کو، تنگی کو، ایسی شکل جس سے نجات کی کوئی صورت نہ ہو، یا پھر سختی سے حفاظت کی جگہ۔ فرمایا ایسے لوگ جو اللہ کی خلق میں تبدیلی کر دیتے ہیں، جو شیطان کی آرزوؤں اور دھوکے پہ جیتے ہیں، آخرت میں ان کے لیے مصیبت سے بچنے کی کوئی جائے پناہ نہ ہوگی، کہیں جا کر وہ ٹھکانہ نہ پا سکیں گے۔ والذین آمنوا وعملوا الصالحات، اور وہ لوگ جو ایمان لائے اور جنہوں نے اچھے کام کیے، سندخلہم جنات، انقریب ہم داخل کریں گے ان کو جنتوں میں، تجری من تحتها الانہار، جن کے نیچے نہریں بہ رہی ہیں، خالدین فیہا ابدا، اس میں وہ ہمیشہ ہمیشہ رہیں گے، وعد اللہ حقا، اللہ کا وعدہ ہے سچا، ومن اصدق من اللہ قیلا، اور کون زیادہ سچا ہے اللہ سے بات میں۔ یعنی ایک طرف شیطان اور اس کا پروگرام ہے، اور دوسری طرف اللہ پر ایمان اور اس کا لاح عمل ہے، اور وہ کیا ہے؟ اللہ کی رحمت پانے کے لیے، جنت کے باغات حاصل کرنے کے لیے، اس میں ہمیشہ ہمیشہ کا گھر بنانے کے لیے کیا چاہیے؟ ایمان کے ساتھ نیک کام، اور جو ایسا کرے گا اللہ کا وعدہ سچا ہے۔ اوپر شیطان کے وعدے کی بات کی گئی نا کہ ما یعدہم الشیطان الا غرورا، شیطان کے وعدے دھوکے پہ مبنی ہیں، لیکن دوسری طرف اللہ کا وعدہ حق پر مبنی ہے، وعد اللہ حقا، شیطان تو جھوٹ اور فریب سے کام لیتا ہے، اور اللہ تعالی کی بات سے بڑھ کر کسی کی بات سچی نہیں ہو سکتی۔ ومن اصدق من اللہ قیلا، اور اللہ سے بڑھ کر بات کس کی سچی ہو سکتی ہے؟ اللہ سے زیادہ سچا اور کون ہو سکتا ہے؟ دونوں وعدوں میں کمپیریزن کیا گیا ہے نا، ایک شیطان کے وعدے ہیں اور ایک رحمان کے۔ ہم جھوٹے وعدوں پر تو یقین کر لیتے ہیں، لیکن سچے وعدے کا یقین نہیں. اسی لیے شیطان کی باتوں کو تو خوشی سے مان رہے ہیں اور رحمان کی باتوں کو مانتے ہوئے ہمیں مشکل ہوتی. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. والسلام علیکم و رحمۃ اللہ وبرکاتہ.